24 जना घाइते भएका छन्। घाइतेहरूको सिन्धुरी अस्पताल बर्दीवास जनरल अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूलाई काठमाडौँ लैजाने तयारी भइरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगीमारा र चितवनको फेसलिङमा गएको पहिरोका कारण आज बिहानदेखि गाडी रोकिएका छन्। दुवै ठाउँमा माथिबाट खसेको लेदो सहितको ठूलो पहिरोले बाटो बन्द भएको प्रहरीले जनाएको छ। बाटो बन्द हुँदा राजमार्गमा लामो जाम रहेको र यात्रु बाटोमा अल्पत्रमा परेका छन्। पहिरो हटाउन चितवनबाट डोजर गएको र पहिरो हटाउन केही समय लाग्ने प्रहरीले जनाएको छ। नेपाल पत्रकार महासंघको चुनावको प्रारम्भिक नतिजा आएको छ। प्रतिष्ठानका दुई र भूगोलतर्फका एक केन्द्रीय सदस्य बाहेक सबै पदमा वामपन्थीको संयुक्त प्यानलले जित हात पारेको छ। पदाधिकारीको भने नतिजा आउन बाँकी छ। प्राप्त नतिजा अनुसार उपत्यकामा संयुक्त प्यानलका ईश्वरी वाग्ले र रामहरि सिलवालले जितेका छन्। वाग्ले 87 र सिलवालले 77 मत पाएका छन्। उनीहरूका प्रतिद्वन्दीले 53 र 51 मत पाएका छन्। पूर्वाञ्चलमा संयुक्त प्यानलका गणेश पोखरेल र गणेश लम्साल विजयी भएका छन्। पोखरेलले 101 र लम्सालको 84 मत रहेको छ। मध्यमाञ्चलमा प्रगतिशील समूहका चिरञ्जीवी मास्के र युनियनका शीतल महतो विजयी बनेका छन्। मास्केले 92 र महतोले 103 मत पाएका छन्। पश्चिमाञ्चलबाट संयुक्त प्यानलका हरिनारायण गौतम र रुद्र भट्टले जितेका छन्। प्रतिष्ठानतर्फ संयुक्त प्यानलकै सुरज आचार्य र रोशन पुरी विजयी बनेका छन्। गौतमले 119 र भट्टले 100 मत पाएका छन्। कर्णालीमा प्रगतिशील प्यानलका नवराज महताराले 27 मत ल्याएर जितेका छन् भने सुदूरपश्चिममा पनि प्रगतिशील प्यानलकै प्रकाश शाह र खगेन्द्र पन्त विजयी बनेका छन्। शाहको 54 र पन्तको 52 मत आएको छ। एसोसिएटतर्फ युनियनका उम्मेद्वार प्रदीप नेपाने र प्रकाश तिमल सिन्हाले जितेका छन्। पदाधिकारीहरूको मतगणना भइरहेको छ। मतगणनामा संयुक्त प्यानलले लीड गरिरहेको छ। नवौं महाधिवेशनको मितिका विषयमा छलफल गर्न नेकपा एमाले केन्द्रीय कमिटिको बैठक आज बस्दैछ। बिहान 11 बजे पार्टी कार्यालय बल्कमा बोलाइएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल हुनेछ। दस्तावेज लेखन र महाधिवेशनको तयारी नपुगेको भन्दै अध्यक्ष जननाथ खनालले महाधिवेशनको मिति सार्ने विषयमा प्रस्ताव गर्नुहुनेछ। यसअघि बसेको स्थायी समितिको बैठकले असार 24 गते मिति सार्ने प्रस्ताव लैजाने सहमति गरेको थियो। एमाले प्रवक्ता प्रदीप ग्यावालीले अधिवेशनको तयारी नपुगेको भन्दै मिति सार्ने गरी अध्यक्षबाट प्रस्ताव आउने र त्यसमा छलफल हुने बताउनुभयो। बैठकमा अध्यक्ष जलनाथ खनालको भोलिदेखि हुने चीन भ्रमण र संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्यका विषयमा पनि छलफल हुनेछ। एकीकृत नेकपा माओवादीको विराटनगरमा जारी प्रथम राष्ट्रिय सम्मेलनमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ। बन्द सत्रमा हिजो 18 जना समूह नेताले अध्यक्ष प्रचण्डको राजनैतिक प्रतिवेदनमाथि टिप्पणी गरेका थिए। अध्यक्ष प्रचण्डले जवाफ दिनु अघि आयोजक समितिको बैठक बसेको छ। आयोजक समितिको बैठकमा केन्द्रीय कार्य समिति चयनका विषयमा सहमति खोजिँदैछ। राजनैतिक प्रतिवेदनमाथि समूह नेताहरूले टिप्पणी गर्दै प्रत्यक्ष निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन हुनुपर्ने धारणा राखेको ए माओवादीका प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। अहिले केही बेरपछि शुरू हुने बैठकमा बन्द सत्रमा नेताद्वय डाक्टर बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठले आफ्नो धारणा राखेपछि उठेका प्रश्नको अध्यक्ष प्रचण्डले जवाब दिनुहुने प्रवक्ता शर्माले बताउनुभयो। अध्यक्ष प्रचण्डले राजनैतिक प्रतिवेदनमा उठेका प्रश्नको जवाब दिएपछि प्रतिवेदन संशोधन सहित पारित भएको घोषणा गर्ने कार्यक्रम रहेको छ। प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयनको विषयले प्रवेश पाउने प्रवक्ता शर्माले जानकारी दिनुभयो। नयाँ नेतृत्व चयनको विधि र प्रक्रियाका विषयमा विवाद रहेको छ। अध्यक्ष प्रचण्डले हात उठाएर केन्द्रीय समिति चयन गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ। काठमाडौँबाट कुलेखानी हुँदै हेटौँडा जोड्ने सड़क अझै 15 दिन बन्द हुने भएको छ। मरमतको लागि भन्दै गएको चैत 20 गतेदेखि 1 महिना दिउँसोको समयमा बन्द भएको सड़क मरमत नसकेकाले फेरि बन्द गरिएको हो। तोकिएको समयमा काम नसकेकाले फेरि 15 दिन गाड़ी नचलाउन अनुरोध गरिएको सड़क डिभिजन कार्यालय हेटौँडाले जनाएको छ। कार्यालयका अनुसार मकवानपुरको भेमफेदीबाट कुलेखानीसम्मको 11 किलोमिटर सड़क पीच सड़कको मोड़ नपुगेका क्षेत्रमा सड़क चौडा तथा पर्खाल बनाउने काम भइरहेको छ। अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ, ए माओवादीको राष्ट्रिय सम्मेलनमा अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि शीर्ष नेताले चर्को आलोचना गरेको प्रति तपाईँ के भन्नुहुन्छ? ए स्वाभाविक, बी पार्टी फुट्ने संकेत, र सी पदको लागि हानथाप। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सड़क खण्ड खुल्ला रहेको छ। उता नारायणगढ मुगलिन, मुगलिन 9 विषय काठमाडौँ सड़क खण्ड अवरूद्ध रहेको छ भने ता नारायणगढ परासी बुटोल सड़क खण्ड सुचारू रहेको छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0656 63 063 मोबाइल नंबर 98 5 50 61 743। खेल समाचार, मलेसियामा जारी एसएससी प्रिमियर लीग क्रिकेटमा अहिले नेपाल विरूद्ध हङकङले ब्याटिङ गरिरहेको छ। नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा तानेको हङकङले यति बेला ब्याटिङ गरिरहेको हो। हङकङले ताजा अवस्थामा 34 ओभर खेल्दै 5 विकेटको नोक्सानीमा 153 रन जोडेको छ। हङकङका लागि इरफान शतक नजिक रहेका छन्। उनले 93 रन जोडेका छन्। यो खेलबाट डेब्यू गरेका आरिफ शेखले उत्कृष्ट बलिङ गर्दै नेपालका लागि 2 विकेट लिएका छन् भने वसन्त रेग्मीले पनि 2 विकेट नै आफ्नो नाममा लेखाएका छन्। पहिलो र दोस्रो खेलमा जित हात पारेको नेपालले तेस्रो खेलमा हिजो ओमानसँग हार बेहोरेको थियो भने आज आफ्नो चौथो खेलमा हङकङसँग खेलिरहेको हो। नेपालले आजको खेल जिते एसिसी च्याम्पियनशीपमा सनट हुनेछ। एक दिवसीय मान्यता प्राप्त हङकङ तुलनात्मक रूपमा बलियो मानिए पनि यो प्रतियोगितामा शुरूका 3 खेल हारेर हङकङ दबावमा रहेको छ। हिजो नेपाललाई 2 विकेट हराएको ओमान च्याम्पियनशीपको लागि छनौट भइसकेको छ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सिन्धुलीमा बिहान भएको बस दुर्घटनामा 6 जनाको मृत्यु, 24 जना घाइते। नेपाल पत्रकार महासंघको चुनावमा वामपन्थी समूहको प्यानलको वर्चस्व, पदाधिकारीको नतिजा आउन बाँकी, ए माओवादी सम्मेलनमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने, र एसएससी प्रिमियर लीग क्रिकेटमा नेपाल विरूद्ध हङकङ अहिले ब्याटिङ गर्दै। अवस्थ बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु, नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556 63 290। रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू, दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने। एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि, मोबाइल 98 4 52 46 174। रेडियो अर्पण 104.5 MHz।